कथा भासिँदै गए नि सत्ताको सिमुल बन्द भए नि हाम्रो माया बगिरा हो सुके पानी खोला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु होला सगरमाथा भासिँदै गए नि सत्ताको सिमुल बन्द भए नि हाम्रो माया बगिरा हो सुके पनि खोला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु होला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु हाम्रो माया बगिरा हो सुके पनि खोला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु मेटिए नि आकाशमा जुरा घाउ नमेटियोस् मायाको छोखोना हाम्रो माया बगिरा हो सुके पनि खोला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु होला मेरो माया मार्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु जाओस मरेर हाम्रो माया बगिरहोस् सुके पनि खोला मेरो माया मर्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोइ रोइ रोइ रोइ मर्छु लाखौँ तारा गाए नि झरेर प्रीतिको फुल नजाओस् मरेर हाम्रो माया बगिरहोस् सुके पनि खोला मेरो माया मर्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोइ रोइ रोइ रोइ मर्छु होला मेरो माया मर्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोइ रोइ रोइ रोइ मर्छु होला मेरो छातीमा दुनियाँले बज्रहनु अझै सानो तिम्रो माया मेरो मुटुबाट कहिले हट्ने छैन यदि तिमीले अलिकति पनि म प्रतिको माया घटायौ भने म त यसै गरी साँच्चै रोई रोई मर्छु होला मेरो माया मर्यो भने रुँदै हिँड्ने पार्यो भने म त सानो रोई रोई रोई रोई मर्छु बज्र क्रिएसनको गौरवमय प्रस्तुति सन्तोष थापाको लोक साङ्गीतिक कोशैली म त सानो रोई रोई मर्छु होला सिआरबिटी 013-00-38555 र पिआरबिटी 60-43-9990 चन्द्र परियार र सन्तोष थापाको लय तथा शब्द सृजनामा मुना थापा र सन्तोष थापाको सुमधुर आवाज म त सानो रोई रोई मर्छु होला सर्वत्र बजारमा उपलब्ध छ